नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि मसु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम लोकझन्कार। हामी आउने गर्दछौँ हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समय रहने गर्दछ र यो समयमा तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर हामी जानकारी दिने गर्दछौँ। कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुरानो भाका, कहिले कलाकारहरूसँग कुराकानी, कहिले लोकसङ्गीतको बारेमा जानकारी लगायत यस्तै यावत धेरै कुराहरू हामी कार्यक्रममा पस्कने गर्दछौँ। र आजको यो आइतबारी बसाइँ भने पुरानो लोक भाका बजाउने बसाइँ हो। आजको बसाइँमा रहेर हामी विविध पुराना भाकाहरू सुन्ने गर्दछौँ। स्वयं रूप आजको यो बसाइँमा पनि हामी उपस्थित भएका छौँ र यति बेला प्राविधिक मित्र राजले एउटा पुरानो भाका अगाडि सार्छु भन्ने इसारा गर्दैछन्। सुनौ यो भाका, यो भाकापछि तपाईँसँगै अरू विविध भाकाहरूका साथमा हामी उपस्थित हुने नै छौँ। के पार्यो सुभानौ, के पार्यो सुभानौ, एकै चरण चिन्ता नै गर्न पाऊ, फेरो फेरो सलाम छ मेरो। के पार्यो सुभानौ, के पार्यो सुभानौ, एकै चरण चिन्ता नै गर्न पाऊ, फेरो फेरो सलाम छ मेरो। बसको साचो डाइबरले भाच्यो, डाइबरले भाच्यो, हामी सँग चिन्तन गर्न के खाजो, फेरो फेरो सलाम छ मेरो। डाइबरले भाच्यो, डाइबरले भाच्यो, हामी सँग चिन्तन गर्न के खाजो, फेरो फेरो सलाम छ मेरो। बरको डाली भुइँ कहिले छुन्छ र, भुइँ कहिले छुन्छ र, बिना चिन्तन घर जम कसरी हुन्छ र, फेरो फेरो सलाम छ मेरो। भुइँ कहिले छुन्छ र, भुइँ कहिले छुन्छ र, बिना चिन्तन घर जम कसरी हुन्छ र, फेरो फेरो सलाम। Yeah. मनैमा लेख्यौ त मनैमा लेख्यौ त उमर त भए हामीलाई चाहिँ के देख्यौ त फेरो फेरो सलाम छ मेरो मनैमा लेख्यौ त मनैमा लेख्यौ त उमर त भए हामीलाई चाहिँ के देख्यौ त फेरो फेरो सलाम छ मेरो सेरो फेरो सलाम छ मेरो निकै सुमधुर भाका यहाँनिर हामीले सुन्यौँ राम थापा अनि सुनिता सुम्बाको आवाजमा पुरानो भाका आजको विषयमा हामीले सुनिरहेका छौँ कार्यक्रम लोकझन्कारको विषयमा पुरानो भाकाहरू जुन जीवन्त भाकाहरू छन् जसले आजको लोक साङ्गीतिक धरातललाई बाँच्नको लागि सहयोग पुर्याइरहेका छन् तिनै भाकाहरूलाई आज हामीले अगाडि बढाइरहेका छौँ कार्यक्रम लोकझन्कारको विषयमा विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम लोकझन्कारमा फेरि पनि अर्को एउटा पुरानो भाका तपाईँको लागि अगाडि सार्ने जमर्को यति बेला गरिरहेका छौँ। वर्तमान समयका जति पनि लोकदोरी भाका तथा आधुनिक गीतहरू यो स्थानमा आइपुगेका छन् त्यो पुरानो लोक भाकालाई नै त्यसको श्रेय जाने गरेको छ र वर्तमान धरातलमा उभिएका ती सम्पूर्ण नेपाली लोक जुन भाकाहरू छन् ती भाकाहरूले आजको दिनमा आउँदाखेरि त्यो पुरानो भाकाको वास्तविक मर्मलाई बढावा दिनुको साटो अझ मारेका छन् भन्ने गुनासो पनि एउटा रहने गर्दछ। यद्यपि केही सर्जकहरू बदलिँदो समयको माग अनि परिस्थितिको बदलाव सँगसँगै बदलिएको भन्नुहुन्छ भने कति स्रष्टाहरू चाहिँ यसलाई यो गलत हो नेपाली लोकसङ्गीत टिपिकल लोकमै जानुपर्छ भन्ने पनि विचार रहेको हामीले पाउने गर्दछौँ। यद्यपि यो चर्चाको विषय हो र भविष्यमा एउटा निर्क्यौल यसबाट भने निक्लन सक्छ वास्तवमै लोक भाकाहरू कुन यात्राबाट हिँड्ने त पहिला पहिला लोक भाकाले क्याप्चर गरेको जस्तो गाउँघरका कुराहरूमै केन्द्रित हुने कि बदलिँदो समयको माग अनुसार फरक फरक नयाँ नयाँ प्रविधितिर लोक भाका हम्फाल्ने यो भने पछिका दिनहरूले देखाउने नै छन्। यति बेला फेरि पनि अर्को एउटा भाका तपाईँको लागि अगाडि सार्छु भाका छन् सँगै एकैछिन विश्रामको समय रहनेछ। विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम लोकझन्कार अनि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनुहोला। ए भीमेश्वरको मेला भेट भएको बेला लैजाऊ माया ए साइनी डर मान्नु पर्दैन भीमेश्वरको मेला भेट भएको बेला लैजाऊ माया ए साइनी डर मान्नु पर्दैन लैजाऊ माया ए साइनी डर मान्नु पर्दैन बिहे गर्ने रहरा सुनम ए तमाको सि बगरा बिहे गर्ने रहरा छैन मलाई साइला पकाउनु पर्दैन तमाको सि बगरा बिहे गर्ने रहरा छैन मलाई साइला पकाउनु पर्दैन छैन मलाई साइला पकाउनु पर्दैन सानो सानो माया नहेरको कले लान्छु आज तिमीलाई सानो सानो माया पैसैको झोकाले सानो सानो माया पैसैको झोकाले जाडो भइआको तप सानो सानो माया सानैको

हाम्रा विशेषताहरू दैनिक तथा साप्ताहिक टेस्ट लिइने मल्टिमिडिया पद्धतिबाट पढाइने निशुल्क पुस्तक उपलब्ध गराइने दक्ष एवं अनुभवी शिक्षकको व्यवस्था साथमा सफ्टवेयर हार्डवेयर लगायत सम्पूर्ण कम्प्युटर कोर्सहरू तथा सम्पूर्ण ल्याङ्ग्वेजका कक्षाहरू सञ्चालन भइरहेको छ एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था सम्पर्क रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर रत्नगर दुई टाढी चितवन फोन नम्बर 0556 363 5625 293 लिडिङ करियर टु योर फ्युचर लाइफ रेडियो अर्पण 104.5 मेगाहर्ट्ज तपाईँलाई एकैछिनको विश्रामपछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम लोकजानकार हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब बिहान 11 बजेसम्म हामी यो कार्यक्रमलाई लिएर आउने गर्दछौँ यो समयमा तपाईँ हामी सँगै रहनका लागि उपस्थित हुने गर्दछौँ र कार्यक्रमको व्यवसायमा रहेर तपाईँका लागि विविध पुराना भाकाहरू आजको विषयमा मैले अगाडि बढाएको थिएँ विश्रामभन्दा अगाडि लाइदेऊ माया ए साइली डर मान्नु पर्दैन तपाईँले सुन्नुभएको थियो यो अघिल्ला दिनहरूको पहिलाका दिनहरूलाई सम्झना गर्ने हो भने पुराना लोक भाकाहरूलाई पुराना नेपाली चलचित्रहरूले धेरैले समेटेको पाइन्छ र यो लाइदेऊ माया ए साइली डर मान्नु पर्दैन कुमार बस्नेतले गाउनुभएको यस भाकालाई नेपाली कथानक चलचित्र के घर के डेरामा पनि समावेश गरिएको थियो त्यसैले पनि धेरैजसो मित्रहरूले यो भाकालाई चलचित्रको गीत भनेरै चिन्नुहुन्छ तर वास्तवमा पुरानो ठेट लोकगीत लोकभाका हो अन्य धेरै भाकाहरू छन् र धेरै चलचित्रहरूले पहिलाका पुराना चलचित्रहरूले लोकभाकाहरूलाई पनि चलचित्रमा समेट्ने गरेको पाइन्थ्यो भने आजभोलि त्यति साह्रो लोकभाका नेपाली चलचित्रमा समेटेको पाइँदैन पछिल्लो समयमा अलिकति केही समय अगाडि नै निक्लेको चलचित्र मुगलालले एउटा लोकभाकालाई अगाडि सारेको थियो गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर पात बजाउँदै यसरी यो दोहोरी भाकालाई समेटेको थियो लगायतका अन्य केही चलचित्रहरूले पनि दोहोरी भाकाहरूलाई समेटेको पाइन्छ चिरञ्जीवी बस्नेतले निर्माण गरेका केही चलचित्रहरूले पुराना ठेट लोकभाकाहरूलाई नवराज घोरासानीका आवाजहरूलाई समेटेको पाइन्छ र यहाँनिर छोटो चर्चा गर्न खोजेको मात्रै हो पछिल्ला समयका नेपाली कथानक चलचित्रहरूले लोक तथा दोहोरी भाकाहरूलाई चलचित्रमा स्थान दिएको कमै पाइन्छ र पुराना चलचित्रहरूमा त्यो क्रम अलिक बढी छ मात्र यति कुराकानी हामीले यहाँ उठायौँ यति बेला फेरि पनि एउटा पुरानो भाका सुन्ने भन्ने राजको इसारा रह्यो यो भाका सुन्छौँ त्यसपछि फेरि पनि कार्यक्रममा हामी उपस्थित हुनेछौँ भेट भएको दिन भेट भएको दिन सानो एकै वचन बुझेन किन बाटो छ भेरालो सानो सङ्लो पानी धामेलो मन पिन यही लाग्छ पेरालो Thank you. ढाकाहरू सँगसँगै आजको लागि कार्यक्रम लोकझनकारको समय सकिसकेको छ। भोलि बिहान फेरि पनि कार्यक्रम लोकझनकारको विषयमा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजुलाई धन्यवाद। कार्यक्रम लोकझनकार सुनेर उपस्थित हुनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। तपाईँको लोकभाकाको मित्र रामु आचार्य बिदा हुन्छु। नमस्कार। सानो मेरो माया मै भन्न सक्दिन, बाटो छ भिरालो। सानो यो मायाको मुखै छ हँसिलो, लाग्छ फिरालो। रेडियो अर्पण 104.5 MHz। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउकु रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हात जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल, त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा, प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप मधुमेह।